सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। म त दुर्घटनाको समाचार लेखिरहेछु, प्रत्यक्षदर्शीको पनि विचार लेखिरहेछु, म त दुर्घटनाको समाचार लेखिरहेछु, प्रत्यक्षदर्शीको पनि विचार लेखिरहेछु, शनाखत हुन बाँकी केही देख्दैछु यहाँ, शनाखत हुन बाँकी केही देख्दैछु यहाँ, म त दुर्घटनाको समाचार लेखिरहेछु, प्रत्यक्षदर्शीको पनि विचार लेखिरहेछु, शनाखत हुन बाँकी केही देख्दैछु यहाँ, यादहरू पो रहेछन् लगातार लेखिरहेछु, म त दुर्घटनाको समाचार लेखिरहेछु, प्रत्यक्षदर्शीको पनि विचार लेखिरहेछु। रहेछ तिम्रो याद आई दिदा आँसु त्यसै बगेछ, आँसु त्यसै बगेछ, मुटु जलिरहेछ। यादहरूले मुटु जलाउन सक्ने सामर्थ्य बोक्दा रहेछन् अनि जलेको मुटुले संवेदनशील मन सहजै पगाल्दो रहेछ, तर हिउँ पग्लिएर बग्ने पानी शीतल भयो भन्दैमा मन पग्लिएर बग्ने आँसु शीतल नहुँदो रहेछ, बरु लगातार पोलिरहँदो रहेछ, सिस्नुको झ्याङमै पछारिए जस्तै। मैले 3 कक्षामै पढेको हो, पानी बाफ बनेर माथि जान्छ, चिसोको कारण बादलको ढिक्कामा रूपान्तरण हुन्छ र ठूला ठूला पहाड़मा ठोकिएपछि फेरि जमिनतिर बर्सिन्छ भनेर। यही चक्रमा आधारित भएर सुँदैछु, सायद आँसु पनि बिलौना बनेर विगततिर जान्छ होला, अधुरा सपनाहरूको कारण केही गुनासाहरू र केही पश्चातापहरूमा रूपान्तरण हुन्छ होला, अन्तत पुराना यादहरूसँग ठोकिएपछि फेरि आँखाबाटै दर्किन्छ होला, सायद त्यति बेलै हो क्यारे हामीलाई न टेक्ने लौरो न समाउने हाँगो भने चाहिँ हुने। पहाड़मा ठोकिएर वर्षिने पानीले पहिरो खसाएर त्यही पहाड़ लड़ाए जस्तै पुराना यादहरूसँग ठोकिएर दर्किने आँसुले त्यही यादहरू पखाल्न भने सक्दैन रहेछन्। यदि सक्थ्यो भने कति हलुङ्गो हुन्थ्यो होला मन, हिलियम ग्यास भरेर आकाशमा माथि माथि उड्ने बेलुन जस्तै, धागो चुडिएपछिको पुछ्रे चंगा जस्तै अनि बतासले उडाइल्याउने सिमलको भुवा जस्तै। सिसाकलमले कोरेको चित्र इरेजरले मेटे पनि डोपहरू भने अझै बसिरहन्छन् लगभग चित्र जस्तै बनेर, सायद त्यस्तै हो क्यारे हाम्रो जिन्दगी पनि, केही समय सँगै हिँडेर छुट्टिने यात्रुहरूलाई बाटो नै अलगिए पनि कहिले काहीँ भने सम्झिँदो रहेछ मन, आफैलाई थाहा नदी हराउन पुग्दो रहेछ अतीतहरूमा, अनि गैर आफ्नो मान्छेलाई पनि आफ्नै जस्तो सम्झिटो पल्दो रहेछ। तसँग चट्टानको मन रहेछ भनेर जानेहरूले किन बुझ्दैनन् चट्टानमा खोपिएपछि कहिले मेटिँदैन भनेर। सम्झनामा विगत उस्तै छ अझै, केही भिन्न छैन दुरुस्तै छ अझै, सम्झनामा विगत उस्तै छ अझै, केही भिन्न छैन दुरुस्तै छ अझै, यादहरूसँग जुद्दै एउटा मान्छे तडपिएर आँसु पुछ्दैछ अझै, सम्झनामा विगत उस्तै छ अझै, केही भिन्न छैन दुरुस्तै छ जै मिलनका हरेक पलहरू मुटु भित्र कहीं बसे छ मिलन का हरेक पल हरू मुटु भित्र कहीं बसे था विपना मई सपना देखने बानी मनाई परे छा बानी मनाई परे छा पुरी चली रहे छा घाव दुखी रहे छा तिम्रो याद आई दिदा आँसु त्यसै बगे छा आँसु त्यसै बगे छा मुटु हिजो आज मेरो छानोमाथि चन्द्रमा उदाउने गरेको छ। ऊ कालो बादलले मुहार ढाक्दै र फेरि देखाउँदै मसँग हर तरहले लुकामारी खेलिरहन्छ। म पनि बार्तली नेरको झालबाट मुन्टु निकालेर चिहाइरहन्छु उसलाई। यति बेला आँगनको पारिजातको रूख मिठो सुगन्ध छरेर गिज्जाइरहन्छ मलाई। अनि म सोच्छु यादहरू भनेका पनि तिनै पारिजातका बोटहरू जस्तै हुँदा रहेछन्। जतिसुकै मगमगाए पनि क्यामेरामा त तस्विर मात्रै आउने, सुगन्ध फिटिक्कै नआउने। त्यसरी नै पुराना यादहरूले जतिसुकै बहकाए पनि वास्तविकता त त्योभन्दा बिल्कुल भिन्दै हुँदो रहेछ। स्थूल घटनाहरूको लय नमिलेको सूची मनभित्र तयार पारेर मान्छे पुरानै तरिकाले हरेक नयाँ दिन बाँचिरहन्छ। आफ्नोपनको मानचित्रमा आत्मीयताको क्षेत्रफल उगट्न नसक्नु मेरो निम्ति सधैँ अतृप्त अभिलाषा भइरह्यो र त आँसुहरूसँगको मित्रता झन्झन निकटतम बन्दै गए। मैले कतै पढेको थिएँ यदि आँसु नभइदिएको भए मानिसको जीवन शुष्क हुन्थ्यो अनि हाँसो नभइदिएको भए अश्रुहरूको कुनै मूल्य नै हुने थिएन। यो जगत रसपूर्ण र आनन्दपूर्ण छ भने आँसु र हाँसोको ध्रुवीय द्वन्दात्मकताको कारण छ। संवेदनहीन मान्छे जो न आँसु खसाल्न सक्छ न हाँसो बर्साउन कहिले पनि समाधिको स्वाद पाउन सक्दैन। 19 शताब्दीका प्रसिद्ध जर्मन दार्शनिक सोपेन हावरले भनेका थिए आवर लाइफ इज द पनिशमेन्ट फर द क्राइम अफ आवर बर्थ, अर्थात मान्छेको जीवन उसले जन्मने पाप गरे बापत दिइएको दण्ड हो। कहिलेकाहीँ भीड़हरूको सतही मूल्यांकनले मलाई पनि यिनी परिभाषाहरूमा सहमति जनाइदिन मन लाग्छ। फेरि सोच्छु धत कहाँ हुनु, जिन्दगी त अरू नै केही पो हो त। तिमीले माया गर्यौ मैले बाँच्न जाने, रुँदा रुँदै पनि फेरि हाँस्न जाने। तिमीले माया गर्यौ मैले बाँच्न जाने, रुँदा रुँदै पनि फेरि हाँस्न जाने। समयले अरू सिकाउँदै लग्यो फूल अनि पत्थर सँगै डाँच्न जाने। तिमीले माया गर्यौ मैले बाँच्न जाने, रुँदा रुँदै पनि फेरि हाँस्न जाने। तिम्रो मायाको न्यानोपनमा मेरो माया बाँचिदिए छ तिम्रो मायाको न्यानोपनमा मेरो माया बाँचिदिए छ तिम्रो ओठका मुस्कान सँगै मेरो हाँसो बिलाई दिए था मेरो हाँसो बिलाई दिए था जीवन ढली रहे था व्यथा बढ़ी रहे था तिम्रो याद आई दिदा आँसु त्यसै बगे छ आँसु त्यसै बगे छ मुटु जलिरहेछ मुठु जले पनि आखिर मन दुखे पनि हाँसो जति भित्र भित्र कतै लुके पनि आउनुहोस् एकैछिन सबै भोलि बहक्यौ रुँदा रुँदै आँसु आफै सुके पनि। सीआईएन मा सोमबार बीबीसी पछि आउँछ एकै छिनमा जान्छ तर सबको मनमा साउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुशी थोरै आँसु धेरै पीर छ आज पनि पारी एकराज वारी महावीर छ आज पनि तपाईले अरूसँग पनि चर्चा गर्न योग्य सम्झिनु भएको एउटा रेडियो कार्यक्रम बहकिने मन स्वागत छ रेडियो जागरण बुटवलको उत्पादन रेडियो कार्यक्रम बहकिने मनमा तपाईलाई म छु महावीर विश्वकर्मा पारिपट्टि एकराज भण्डारी हुनुहुन्छ र सीआईएन को यो स्टुडियोबाट प्रसारण भइरहेको यो कार्यक्रम एकैपटक देशभरिका 40 वटा रेडियोहरूबाट प्रसारण भइरहेको छ हामी सदाझै कार्यक्रममा उपस्थित भइसकेका छौं र यो कार्यक्रममा तपाईलाई शुरूआतमा हामी एउटा प्रश्न राख्छौं त्यो प्रश्नको जवाब तपाईले सकेसम्म एउटा वाक्यमा दिनुपर्ने हुन्छ र तपाईले मुक्तक हामीलाई सुनाउनु होला मुक्तकको जवाब हामी मुक्तकमै दिने प्रयास म गर्नेछु र तपाई यसरी आउँदा तपाईले आफ्नो मोबाइल नम्बर चाहिँ टिपाइदिनु होला प्रविधिका साथीलाई यसैगरी तपाईले फोन मसँग कुरा गर्नुहुँदा रेकर्ड नगरिदिनु होला के डिस्टर्ब हुन आउन सक्छ र मेरो अनुरोध अहिले जुन रेडियोमा रेडियो कार्यक्रम बहकिने मन बजिरहेको छ तपाई प्राविधिक साथीहरूलाई जो यतिखेर प्रविधिमा बस्नु भएको छ यदि मैले एकैछिनपछि लिने रेडियोका नामहरूमा तपाईँको रेडियोको नाम छुट्यो भने तपाईँले मलाई जानकारी गराउनु होला अर्को हप्ता म त्यो नाम लिने अवसर मैले पाउनेछु र शुरूआतमा नै गएको श्रृंखलामा उत्कृष्ट हुन सफल हुनुभएका साथी सुर्खेतका मनोज साउदलाई हामीले फोन सम्पर्कमा ल्याएका छौँ आजको कार्यक्रम उहाँबाट हामी शुरू गर्छौ मनोजी हजुर भाइ नमस्कार नमस्कार सन्चै हुनुहुन्छ एकदम सन्चै छ हामीलाई पनि अनि यति बेला कार्यक्रममा आउन लागिरहँदा के गरेर बसिँदै बस्दै हो मनोज भाइ बत्ती गएको दाइ अब हजुरको कार्यक्रमको प्रत्यक्षमा थिए कार्यक्रममा अब के कुरो राख्छु भनेर यहाँ तयारीमा थिएँ अनि के गरिन्छ कामको हिसाबले या पढाइको हिसाबले केमा व्यस्त हुनुहुन्छ केमा जोडिन्छ नेपाल प्रहरीमा असै हुँदै म क्षेत्रका सुर्खेतमा छु ए क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा असै हुनुहुन्छ तपाईँ है हजुर कार्यक्रम निकै मनपर्छ या मन मात्रै पर्छ कि कस्तो लाग्छ मनपर्छ त एकदम मनपर्छ हाम्रो यहाँ जो स्टाफ छन् सबैलाई मनपर्छ धेरै चर्चा गर्नुहुन्छ तपाईँको स्वर भयो तपाईँको कार्यक्रम भयो तपाईँको बौद्धिकता भयो सबैको प्रशंसा गर्नुहुन्छ सबै साथीहरूलाई मेरो पनि धेरै सम्झना सुनाइदिनु हाम्रो यो टिमकै तर्फबाट है अनि तपाईँलाई गएको श्रृङ्खलामा उत्कृष्ट भइरहँदा कस्तो अनुभव भयो तपाईँलाई चाहिँ दाइ म मुक्तबाट भनौँ कि शब्दबाटै शब्दबाटै नै भनौँ ठिक छ दाइ एकदम राम्रो लागिरहेको छ अब काठमाडौँमा मैले जुन त्यो अघिल्लो श्रृङ्खलामा मैले वाचन गरेको मुक्त त्यो काठमाडौँमा लेखेको थिएँ त्यो उत्कृष्ट हुन पाउँदा राम्रो लाग्छ अब चाहिँ म तपाईँलाई आजको हामीले सोध्ने प्रश्नको जवाफ तपाईँबाट लिन्छु सबैभन्दा पहिले हामी प्रेमले यसो दियो उसो दियो ऊर्जा दियो प्रेमले सशक्त ढंगले बाँच्न सिकायो जीवन के हो भन्ने बुझायो खुसी के हो भन्ने बुझायो भन्छौ तर आज म तपाईँसँग चाहिँ सोध्छु प्रेमले के चाहिँ दिँदैन त प्रेमले सबै कुरा दिन्छ भनिरहँदा के त्यस्तो चिज हो जुन प्रेमले दिँदैन यो प्रश्न आज तपाईँलाई के लाग्छ के दिँदैन प्रेमले प्रेमले धन सम्पत्ति दिनु होला नै धन सम्पत्ति दिँदैन होला हुन्छ यो जवाफ तपाईँको लियौं र अब तपाईँलाई म मुक्तक भन्न नै अनुरोध गर्छु शुरू गर्नुहोस् तपाईँको मुक्तक हुन्छ दाइ मेरी हुन आउँछौ भनी दिलमा दरबार दिन्छु पक्का मेरी हुन आउँछौ भनी दिलमा दरबार दिन्छु पक्का हाँसी हाँसी जीवन बाँच्ने घरबार दिन्छु पक्का मलाई छोडी अन्तैतिर बाटो मोड्न चाह्यो भने तिम्रै हातले मार सानो दरबार दिन्छु पक्का मेरी हुन आउँछौ भने दिलमा दरबार दिन्छु पक्का हाँसी हाँसी जीवन बाँच्ने घरबार दिन्छु पक्का मलाई छोरी अन्तैतिर बाटो मोड्न चाह्यो भने तिम्रै हातले मार सानो दरबार दिन्छु पक्का बगलीमा छुरा छ मुखमा राम राम छ बगलीमा छुरा छ मुखमा राम राम छ के गर्ने यो दुनियाँको अचेल यस्तै काम छ बगलीमा छुरा छ मुखमा राम राम छ के गर्ने यो दुनियाँको अचेल यस्तै काम छ निश्चलदैछ तपाईँको मन सुन्दाखेरि त्यस्तै लाग्यो निश्चलदैछ तपाईँको मन सुन्दाखेरि त्यस्तै लाग्यो यदि साँच्चै हो भने त टाढैबाट सलाम छ बगलीमा छुरा छ मुखमा राम राम छ के गर्ने यो दुनियाँको अचेल यस्तै काम छ तपाईँ गएको श्रृङ्खलाको उत्कृष्ट त्यसैले यो अवसर मैले दिएँ हुन्छ अलिक छोटोमा भन्नुहोस् है आदरणीय श्रोता साथीहरूलाई के भन्न चाहन्छु भने यो विश्वव्यापी साहित्यिक प्रतियोगितामा विभिन्न साहित्यिक विधाका विभिन्न रचना मध्ये मेरो गजल उत्कृष्ट 19 रचना मध्ये 14 नम्बरमा पढ्न सफल भएको थियो र अब अन्तिम पतन द्वितीय र तृतीय स्थान फेसबुकबाट बढी लाइक पाउने रचना हुने भएकोले मेरो 14 नम्बरको गजल आफ्नो मुटु भन्दा पनि प्यारो लाग्छ सगरमाथा झनै प्यारो पुर्खाको त्यो वीरताको गाथा भन्ने 5 शेयर भएको गजललाई www.facebook.com/thewhitezone thewhitezone.org मा लगन गरी 14 नम्बरको गजललाई लाइक गरिदिनु हुनुहुनेछ भन्ने आशा र विश्वास लिएको छु. साथै मैले हजुरको दाई महावीर विश्वकर्माको फेसबुक वालमा पोस्टर गरिदिएको छु. त्यहाँ गएर मेरो गजल आफ्नो मुटु भन्दा पनि प्यारो लाग्छ सगरमाथा गजलको बीचमा एकपटक क्लिक गरी दाहिनेपट्टि लाइक गर्नुपर्ने हुन्छ. यदि हजुरहरूले यसो नगरी गजलको मुनि लाइक गर्नुभयो भने मेरो गजलले कुनै अङ्क पाउने छैन. हजुरलाई लाइक गर्न आएन भने भन्न खोजेको तपाईँलाई लाइक गर्न असहज भयो भने मलाई मेरो मोबाइल नम्बर 9848095092 र 9809072472 सम्पर्क गरी मलाई सहयोग गरिदिनु हुनेछ भन्ने ल मलाई पनि विश्वास छ. सबै साथीहरूले सहयोग गर्नुहुन्छ होला यति भनिसकेपछि मेरो वालमा नि पठाइदिनु भएको रहेछ म नि हेर्छु. हुन्छ हजुरलाई चाहिँ छुट्टिन्छौ मनोजी ल. ल दाई नमस्कार. ल हस् नमस्कार. मनोज साउद सुर्खेतबाट क्षेत्री प्रहरीकारले सुर्खेतको असै हुनुहुँदो रहेछ र कार्यक्रम चाहिँ निकै सुन्नुहुँदो रहेछ खुसी लाग्यो. प्रेमले के दिँदैन अब तपाईँको जवाब लिन्छु म. के चाहिँ दिँदैन जस्तो लाग्छ प्रेमले तपाईँलाई केही आफ्ना कुराहरू सुनाउँछु केही तपाईँका कुराहरू सुन्छु. समग्रमा यो एक हप्ताका विभिन्न समय विभिन्न पटक तपाईँले व्यतीत गरिरहँदाखेरि यो छोटो समय म तपाईँलाई बहकाउन सकौं तपाईँसँग बहकिन सकौं यही उद्देश्य लिएर आएका छौं र मैले तपाईँलाई फोन नम्बर भनेको छैन 01-55-50-982 यो एउटा नम्बर मात्रै है 55-50-982 तपाईँ आउन सक्नुहुन्छ 01-55-50-982 यो नम्बरमा तपाईँ आउनुहोला र तपाईँसँग बहकिन्छौ आज पनि तपाईँका मुक्तक सुन्छौ केही जवाब सुनाउँछौ. म डायरीको पन्ना पछाडिको पन्ना पल्टार के रेडियोको नाम यहाँनिर लिन्छु जुन रेडियोमा रेडियो कार्यक्रम बहकिने मन बजिरहेको छ. रेडियो जागरण बुटवल रेडियो अर्पण रत्नगर चितवन रेडियो दुर्गद्वारा भरतपुर चितवन रेडियो मनकामना गोर्खा रेडियो त्रियुगा उदयपुर रेडियो कपुरकोट सल्यान रेडियो परासी नवलपरासी जागरण एफएम सुर्खेत नुवाको कोट एफएम नुवाकोट नयाँ नेपाल एफएम दार्चुला भेरी एफएम नेपालगंज रेडियो उदयपुर उदयपुर रेडियो मुस्ताङ मुस्ताङ सौगात एफएम बैतडी रमाइलो सामुदायिक रेडियो ओखलढुङ्गा रेडियो नुनथर रौतहट यसै गरी रेडियो भेरी सुर्खेत बजार रेडियो भेरी हरेडाँडा रेडियो माण्डवी प्युठान बुलबुले एफएम सुर्खेत अरू रेडियोको नाममा एकैछिनपछि लिन्छु. कोही साथी फोन सम्पर्कमा यतिखेर हुनुहुन्छ. हजुर नमस्कार. हजुर नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुर्खेतदेखि गणेश देवकोटा. गणेशजी सुर्खेतबाट आउनुभयो है को साथी सुर्खेतबाट हुनुहुन्थ्यो. गणेशजी म तपाईँलाई ढिलो नगरिकन सोध्छु प्रेमले के दिँदैन जस्तो लाग्छ हामीलाई? मान्छेलाई जिउन दिँदैन. जिउन दिँदैन प्रेमले. तपाईँको नै आफ्नै परिभाषा सुरु गर्नुहोस् तपाईँको मुक्त. चाहिने भएछ हिंसाको फुलबारी चाहिने भएछ हिंसाको फुलबारी समाज रोइरहेछ यहाँ समाज रोइरहेछ यहाँ गुङ्गारी दिदीले गर्छिन् कुनै खुनको हत्या दिदीले गर्छिन् कुनै खुनको हत्या तिजायो लगाऊ त्यही खुनको सारी तिजायो लगाऊ त्यही खुनको सारी चाहिने भएछ हिंसाको फुलबारी समाज रोइरहेछ यहाँ गुङ्गारी. हस् बुद्ध जस्तै ज्ञानी हुनुपर्छ बुद्ध जस्तै ज्ञानी हुनुपर्छ बान्नुपर्छ सबैलाई दानी हुनुपर्छ बुद्ध जस्तै ज्ञानी हुनुपर्छ बान्नुपर्छ सबैलाई दानी हुनुपर्छ के छ राष्ट्रका पीर त्यो बुझ्न सक्यौं भने के छ राष्ट्रको पीर त्यो बुझ्न सक्यौं भने मान्छे मान्छेमा आफै स्वाभिमानी हुनुपर्छ बुद्ध जस्तै ज्ञानी हुनुपर्छ बुद्ध जस्तै गणेश ज्ञानी हुनुपर्छ. हस् नमस्कार छुट्टिन्छौ. हस् नमस्कार. गणेश सुर्खेतबाट फोन सम्पर्कमा आउनु भएको थियो. अब चाहिँ तपाईँको भालो 01-55-50-982 नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ. आज मैले तपाईँलाई सोधिरहेको छु प्रेमले के दिँदैन भनेर. प्रेमले मान्छेलाई विशुद्ध मान्छे बनाउँदैन बनावटी मान्छे मात्र बनाउँछ मान्छेको आवरणभित्रको अरू नै केही बनाउँछ. हामी प्रेमले जीवनमा के नै हुन्छ भन्ठान्छौं तर यसले त मान्छे मात्र भएर जिउनबाट झनै वञ्चित गराउँछ क्रमशः अरू नै अनेक थरी बनाइरहन्छ. यो प्रेम भन्ने चीज नै बडो अजीब छ नजिकका फलामलाई चुम्बकले वात्तै ताने जस्तै हामी पनि यो प्रेम भन्ने शब्दसँग एक्कासी नजिकिन पुग्छौं. आफ्नो भन्दा बढ्ता माया पराईको लागेपछि होइन होइन भन्दा भन्दै भित्र रहर जागेपछि अन्जानमै मायामा फसिसक्छ मान्छे दिनको भोक रातको निन्द आफैबाट भागेपछि यही हो वास्तविकता तपाईले भोग्दै गरेको प्रेमको अनि अरूहरूले भोग्दै गरेको प्रेमको। प्रेम किन भयो, कसरी भयो, कहिले भयो भन्ने जस्ता प्रश्नहरूको जवाब भेटिँदैन प्रेममा, किनभने प्रेममा प्रश्न हुन्छ जवाब हुँदैन। र यो हुँदै नभएको चीज खोज्ने मूर्खता पनि गर्नु हुँदैन हामीले वैज्ञानिकले जस्तो। बरु वैज्ञानिकहरू त मूर्खताको आवरणभित्र बौद्धिकता र विशिष्टताको तथ्य बोकेर अघि लम्केका हुन्छन्, तर प्रेममा न त बौद्धिकता हुन्छ न त विशिष्टता नै। तपाईँलाई कोही मन पर्यो भने जसरी हुन्छ पाउनै पर्छ भन्ने सोचले काम गर्न थाल्छ, यही हो प्रेमको विशेषता। कोही अर्का मित्र हुनुहुन्छ, हजुर नमस्कार। नमस्कार दाई, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? म साथी नवलपरासीदेखि निर्दोष बस्छु। निर्दोष जी सन्चै हुनुहुन्छ? एकदम दाई। अनि निर्दोष, मेरो प्रश्न, प्रेमले के दिँदैन? प्रेमले सब थोक दिन्छ दाई, आँसु पनि दिन्छ, हाँसो पनि दिन्छ। ए, आँसु पनि दिन्छ अनि हाँसो पनि दिन्छ, नदिने केही पनि छैन। नदिनु चाहिँ केही छैन तपाईँको विचारमा? हुन्छ, सुरु गर्नुहोस् तपाईँको पनि मुक्तै। सुरु गरे। ओके। सुनसान रात छ जुनलाई हेर्दैछु, सुनसान रात छ जुनलाई हेर्दैछु, जुनभित्र मेरी सानी उनलाई हेर्दैछु, मेरै सानी राम्री छ त भन्दा। सुनसान रात छ जुनलाई हेर्दैछु, जुनभित्र मेरी सानी उनलाई हेर्दैछु, मेरै सानी राम्री छ त भन्दा। झगडा गर्दै चमकदार सुनलाई हेर्दैछु, सधैँ सधैँ यस्तै यस्तै रात मिलोस् तपाईँलाई, सधैँ सधैँ यस्तै यस्तै रात मिलोस्, रात मिलोस् तपाईँलाई, रात सँगै कल्पिने त्यो साथ मिलोस् तपाईँलाई, सधैँ सधैँ यस्तै यस्तै रात मिलोस् तपाईँलाई, रात सँगै कल्पिन त्यो साथ मिलोस् तपाईँलाई, मिलोस् अरू पनि के जुन तपाईँले चाहनु भएको छ, मिलोस् अरू पनि के जुन तपाईँले चाहनु भएको छ, एकान्तमा छुट भेटी बात मिलोस् तपाईँलाई, सधैँ यस्तै बहकिने रात मिलोस् तपाईँलाई। हस् नमस्कार, छुट्टिन्छ। निर्दोष बस्याले त्यतिखेर नवलपरासीबाट आउनुभएको थियो। अब तपाईँको पालो 01550982 यो नम्बर हामीले खुला गरेका छौं। प्रेमले के दिँदैन? तपाईसँग जतिसुकै नराम्रा बानीहरू हुन्, सबैलाई लुकाएर बनावटी नै भए पनि राम्रा बानी प्रदर्शन गर्नुहुन्छ तपाईँ प्रेममा। हिजोसम्म त्यही खानेकुरा मन नपर्ने तपाईँलाई जब उसले त्यही मन पराउँछ भन्ने थाहा हुन्छ अनि आफसे आफ मन पर्न थाल्छ। नायक राजेश हमालले चलचित्रको पर्दामा गरीबदेखि धनीसम्म, चोरदेखि पुलिससम्म, युवकदेखि वृद्धसम्म हरेक भूमिकामा अभिनय गरिसक्नु भएको छ। ठिक त्यस्तै हो कसैलाई पाउने प्रयत्नमा अघि बढ़ने मान्छे पनि, हरबखत नयाँ नयाँ अभिनय गरिरहन्छ आफूलाई सर्वोत्कृष्ट प्रमाणित गर्नको लागि, अनि यति बेला ऊ कलाकार हुन्छ, मान्छे कलाकार हुन्छ यति बेला। याद गर्नुहोस् है, आज केही कुराहरू म तपाईँलाई भन्छु। जब कसैलाई मन पराउँछ त्यतिखेर चाहिँ मान्छे कलाकार हुन्छ। मैले शुरूआतमा भनेको छु, प्रेमले मान्छेलाई विशुद्ध मान्छे बनाउँदैन, बनावटी मान्छे मात्र बनाउँछ। अरू के हुन्छ प्रेम अघि बढेपछि त्यो चाहिँ म एकैछिनपछि तपाईँलाई भन्छु। 01550982 यतिखेर आउनुभएका श्रोतासँग मैले कुराकानी गर्नुपर्ने हुन्छ। एकराजीले मलाई इसारा गरिसक्नु भएको छ। हजुर नमस्कार। नमस्कार दादा। नमस्कार, कहाँबाट को बोल्नु भयो? म सामुदायिक रेडियो भोइस देखिन कपिल वस्तु चन्द्रवटा देखि प्रभात नि उपान। प्रभात जी सन्चै हुनुहुन्छ? एकदमै आरामै हुनुहुन्छ। एकदम सन्चै छ हामीलाई पनि। अनि मेरो अर्को प्रश्न प्रभात जी, प्रेमले के दिँदैन हामीलाई? प्रेमले दुःख दिँदैन। दुःख दिँदैन है, सुख सुख दिन्छ, दुःख चाहिँ दिँदैन प्रेमले। अब शुरू गर्नुहोस् तपाईँको पनि मुक्त। रिसको आवेगमा मर्ने राख्यो भनौँ, रिसको आवेगमा मर्ने राख्यो भनौँ, हजारसँग प्रेम गर्ने राख्यो भनौँ, प्रेमलाई हेर्मा दाजुहरू हुन्न कहिल्यै। रिसको आवेगमा मर्ने राख्यो भनौँ, हजारसँग प्रेम गर्ने राख्यो भनौँ, प्रेमलाई हेर्मा दाजुहरू हुन्न कहिल्यै। जता सुन्दर उतै सार्ने राख्यो भनौँ, रिसको आवेगमा मर्ने राख्यो भनौँ, हजारसँग प्रेम गर्ने राख्यो भनौँ। त्यसरी मर्नेलाई जिउन पर्छ भन्नुहोस्, त्यसरी मर्नेलाई जिउन पर्छ भन्नुहोस्, आँसुहरू पनि पिउन पर्छ भन्नुहोस्, त्यसरी मर्नेलाई जिउन पर्छ भन्नुहोस्, आँसुहरू पनि पिउन पर्छ भन्नुहोस्, दुःख एउटालाई मात्र होइन यो संसारमा, दुःख एउटालाई मात्र होइन यो संसारमा, च्यातिएको मन सिउन पर्छ भन्नुहोस्, त्यसरी मर्नेलाई प्रभात जिउन पर्छ भन्नुहोस्, आँसुहरू पनि पिउन पर्छ भन्नुहोस्। हस् नमस्कार, छुट्टिन्छ। नमस्ते प्रभात। देखेर रेडियो भोइस एफएम कपिल वस्तु चन्द्रवटाबाट आउनु भएको थियो। अब चाहिँ तपाईँको बाल 01550982 यो नम्बर हामीले खुला गरेका छौं। प्रेमले के दिँदैन त, के लाग्छ तपाईँलाई? म थोरै कुरा तपाईँलाई जोड्छु, प्रेमले के दिँदैन यही प्रसंगमा म पनि केही भनिरहेको छु, तपाईँको पनि केही सुनिरहेको छु। मैले अघि शुरूआतमा कसैको माया जित्ने क्रममा मन जित्ने क्रममा मान्छे कलाकार हुन्छ भने अब जब प्रस्ताव स्वीकृत हुन्छ अनि हरपल भावनामा डुबुल्की मार्न थाल्छ मान्छे व्यवहारिक मान्छेहरू भन्दा निकै फरक भएर बाँचिरहेको हुन्छ ऊ खुशी कस्तो हुन्छ भन्ने बुझ्न थाल्छ उसले पठाउने एसएमएस का शब्दहरूमा पनि निकै मिठास्ता झल्किन्छ झण्डै झण्डै साहित्यकारको जस्तै देशको बारेमा एउटा निबन्ध लेख्न नजानेर नेपालीमा फेल हुने त्यही मान्छे आफ्नो मान्छेको बारेमा महाकाव्य लेख्न समेत तम्सिन्छ पिलोटीले पनि भनेका छन् एट द टच अफ द लभ एभ्रीवन बिकम्स अ पोएट सबै मान्छे कवि हुन्छ प्रेममा पर्दा त्यसैले पनि हामी यो भन्न सक्छौ कि प्रेममा परेपछि मान्छे कवि हुन्छ खै त्यो तपाईँले के अनुभव गर्नुभएको छ कहिले काहीँ यो सतही अनुभव पनि सतही विश्लेषण पनि सत्य साबित नहुन सक्छन् र पनि सतही विश्लेषण सुनाउन चाहिँ पाइयो यसो हुन्छ भनेर त्यो सही हो होइन त्यो मूल्याङ्कन गर्ने जिम्मा चाहिँ तपाईँलाई अर्को मित्र हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्ते नमस्ते कहाँबाट को बोल्नु भयो भरतपुरबाट के भन्नुभयो सन्चै हुनुहुन्छ नि है अनि अर्को प्रश्न प्रेमले के दिँदैन धन सम्पत्ति चाहिँ दिँदैन प्रेमले अरू चाहिँ सबै दिन्छ है कहिले काहीँ यही धन सम्पत्ति फेरि ठुलो भइदिँदो रहेछ प्रेम गौण बनिँदो रहेछ त्यतिखेर अन्ध हुन्छ नि दादा होला सायद सुरु गर्नुहोस् तपाईँको मुक्त दुःख अनि सुखको मेल रहेछ जिन्दगी दुःख अनि सुखको मेल रहेछ जिन्दगी वर्षा यमको खहरीको भेल रहेछ जिन्दगी जस्तो सुकै भए पनि स्वीकार्नै पर्ने जस्तो सुकै भए पनि स्वीकार्नै पर्ने हार अनि जितको खेल रहेछ जिन्दगी दुःख अनि सुखको मेल रहेछ जिन्दगी वर्षा यमको खहरीको भेल रहेछ जिन्दगी दुःखहरूको मात्रै मेल नहोस् जिन्दगीमा दुःखहरूको मात्रै मेल नहोस् जिन्दगीमा अनि आँसुहरूको त्यो भेल नहोस् जिन्दगीमा दुःखहरूको मात्रै मेल नहोस् जिन्दगीमा अनि आँसुहरूको भेल नहोस् जिन्दगीमा खुसीहरू पनि बारम्बार आउन् तपाईँलाई खुसीहरू पनि बारम्बार आउन् तपाईँलाई सधैँ अरूहरूको खेल नहोस् जिन्दगीमा दुःखहरूको मात्रै मेल नहोस् जिन्दगीमा आँसुहरूको पनि त भेल नहोस् जिन्दगीमा हस् नमस्कार छुटिन्छौ नमस्ते भरतपुरबाट आउनु भएको थियो र उहाँसँग पनि थोरै कुराकानी गरेँ मैले यतिखेर म यो डायरीको भाना फेरि पल्टाउँछु र अरू रेडियोहरूको नाम लिन्छु जुन रेडियोहरूबाट रेडियो कार्यक्रम बहकिने मन यतिखेर बजिरहेको छ रेडियो राजमार्ग धादिङ रेडियो डोल्पा डोल्पा रेडियो देउराली अर्घाखाँचे रेडियो मुगु मुगु रेडियो प्रतिबोध बाँके रेडियो देवघाट तनहु मेरो साथी एफएम तनहु हलेसी एफएम खोटाङ रेडियो देवखुरी दाङ रेडियो समानता कपिलवस्तु रेडियो देवदह रूपन्देही रेडियो सुर्खेत सुर्खेत रेडियो सरयू गंगा दाङ रेडियो नारायणी बीरगंज रेडियो कोहलपुर बाँके दमौली एफएम तनहु रेडियो अर्घाखाँचे अर्घाखाँची रेडियो शारदा एफएम सल्यान र भोइस एफएम कपिलवस्तुमा पनि तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ र यसरी सबै रेडियो साक्षी राख्दै र तपाईँलाई साक्षी राख्दै हामी रेडियो कार्यक्रम बहकिने मन हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ भने जस्तै क्रमिक रूपमा अगाडि बढ़िरहेका छौं तपाईँका निकै प्रतिक्रियाहरू आइरहेका छन् तपाईँका साथ र मायाहरू उत्तिकै आइरहेका छन् र यिनै मायाहरूले गर्दा आज एउटा अर्को जिज्ञासा लिएर आए मैले तपाईँसम्म प्रेमले के दिँदैन म सोध्छु अर्को एकजना साथीलाई हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म सुर्खेत भैरव स्थानदेखि नरेन्द्र दानी नवेन्द्र के भन्नुभयो नरेन्द्र दानी नरेन्द्रजी सुर्खेतबाट नरेन्द्रजी प्रेमले के दिँदैन हामीलाई प्रेमले खाना दिँदैन होला दादा खाना दिँदैन कसरी अलिकति यसको परिभाषा दिनुहोस् त कसरी खाना दिँदैन प्रेमले अब कसरी भन्नु दादा त्यही त सबै प्रेम प्रेममा गएपछि अब खाना दिँदैन होला बढी सम्झना आएर बरु खाना नै आवश्यकता हुँदैन होला यसो पनि त हुन सक्छ होइन बरुबर दिनको भोक रातको निद आफैबाट भागेपछि भनेदेखि मैले अघि नै अगाडि त्यस्तै हुन सक्छ होला सुरु गरौँ तपाईँको मुक्त हरेकको नयनमा सचित्र छ दुनियाँ हरेकको नयनमा सचित्र छ दुनियाँ कसैको हृदय भित्र छ दुनियाँ जो छ परिचित देश विदेश परिवेशसँग जो छ परिचित देश विदेश परिवेशसँग उसैको मात्र मित्र छ दुनियाँ हरेकको नयनमा सचित्र छ दुनियाँ कसैको हृदय भित्र छ दुनियाँ त्यस्तो होला सायद पवित्र छ यो दुनियाँ यसो पनि हुन सक्छ पवित्र छ दुनियाँ यसो पनि हुन सक्छ पवित्र छ दुनिया अनि कोरिएको त्यो चित्र छ दुनिया यसो पनि हुन सक्छ पवित्र छ दुनिया अनि कोरिएको त्यो चित्र छ दुनिया दुश्मनै दुश्मन ठान्दा पनि त्यस्तै हुन सक्छ यो दुश्मनै दुश्मन ठान्दा पनि त्यस्तै हुन सक्छ यो त्यसैले त भन्छौ मित्र छ यो दुनिया त्यसैले त भन्छौ मित्र छ यो दुनिया हस् नमस्कार छुट्टिन्छौ नमस्ते नरेन्द्र सुर्खेतबाट फोन सम्पर्कमा आउनु भएको थियो प्रेमले के दिँदैन प्रेम सोही सरल रेखामा मात्रै पनि हेर्दैन जानेर वा नजानेर कहिलेकाहीँ वक्र रेखामा पनि दौड़िन थाल्छ यही बेला हो क्यारे हामीले संयमता अप्नाउनु पर्ने प्रेमिका रोजी महर्जनको अर्कैसँग सम्बन्ध शुरू गरेको आशंकामा प्रेमी सुभाष उप्रेतीले प्रेमिकाको हत्या गरेको समाचार त झण्डै डेढ़ वर्ष अघि तपाईँले पनि त सुन्नुभयो नि म के भन्न खोज्दैछु भने अब उसले मलाई छाडेर जाँदैछ भन्ने लागेपछि मान्छे जे गर्न पनि पछि पर्दैन मेरो भएनस् भने अरूको पनि हुन दिन्न भन्ने डायलग त यति बेला कति प्रयोग गरिन्छ कति प्रेमका अधिकांश घटनाहरू यति नै बेला हुने गर्छन् सारा नीति नियमहरूको वास्ता हुँदैन यति बेला त्यसैले पनि यो भन्न सकिन्छ कि यति बेला मान्छे झण्डै झण्डै अपराधी हुन्छ कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म नेपालको ढोका वीरगंजबाट फडिन्द्र अधिकारी नारायण एफएम सुनिरहेछु ए फडिन्द्रजी सब एकैचोटि बताइदिनु भयो नेपालको ढोकाबाट आउनु भएको रहेछ हामी चाहिँ तपाईँलाई सीआईएनको झ्यालबाट छिआइरहेका छौँ हजुर प्रेमले के दिँदैन ल भन्नुहोस् प्रेमले विश्वास दिँदैन विश्वास दिँदैन हजुर अनि विश्वास नै नभएपछि प्रेम कसरी फक्रिन सक्छ होला प्रेमले आज दुनियाँ धोका खाएका छन् त्यो धोकामा रुमालिँदै आफ्नो जिन्दगीलाई बर्बाद बनाएका छन् त्यसैले त म भन्छु प्रेममा धोका मात्र पाइन्छ विश्वास दिँदैन सुरु गर्नुहोस् तपाईँको मुक्त कथा ए समाज देशका शोषकहरू गर्छु अब के कस्ता अत्याचार ए समाज देशका शोषकहरू गर्छु अब के कस्ता अत्याचार गुण्डागर्दी भ्रष्टाचार बलात्कार गर्दा पुगेन फेरि त्यही चुनावको नाममा त्यही सोझा जनतामा फेरि चुनावको नाममा त्यही सोझा जनतामा यति नै दाजु कुरा के गर्ने देश यस्तै छ कुरा के गर्ने देश यस्तै छ जति सम्हालु भन्छौ तर त्यस्तै छ कुरा के गर्ने देश यस्तै छ जति सम्हालु भन्छौ तर त्यस्तै छ कसलाई फुर्सद छ यहाँ देशको चिन्ता लिने कसलाई फुर्सद छ यहाँ देशको चिन्ता लिने यो या त्यो सबै व्यस्तै छ कुरा के गर्ने देश यस्तै छ कुरा के गर्ने देश यस्तै छ हस् नमस्कार छोडिन्छ नमस्कार फडेन्द्र वीरगंजबाट आउनु भएको थियो रेडियो नारायणी सुनेर आउनु भएको रहेछ प्रेमले के दिँदैन 01550982 यो नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ जब कल्पनामा कोरेका सुन्दर भविष्यका चित्रहरू चराचुरुत पारेर ऊ अर्कैको भइदिन्छ अनि हिजोसम्मको उत्कृष्ट प्रेमी अब कुनै भट्टीको नियमित ग्राहक बनेर चिनिन्छ देवदासको शाहरूख भएर बाँच्न रुचाउँछ अगाडि शराब लिन्छ अनि चिच्चाउँछ बढे जोड जोडले गल्लीहरूमा गएर चोक चोकमा मदिरा हाबी कसले बनायो रक्सीको परिभाषा खराबी कसले बनायो सधैँ जडिया भन्नेहरूलाई मेरो प्रश्न मलाई यति धेरै शराबी कसले बनायो साँच्चै यति बेला मान्छे शराबी भइदिन्छ त्यसैले प्रेमले शराबी पनि बनाउँदो रहेछ मैले तपाईँलाई यो भन्न खोजेको 01550982 नम्बर डायल गरेर आउनुहोला तपाईँको भालो प्रेमले के दिँदैन यो प्रश्न हामीले राखिरहेका छौं र प्रेमले दिने धेरै कुराहरू छन् प्रेमले मान्छेलाई एउटा उत्प्रेरणा दिन्छ अगाडि बढ़नको लागि हौसला दिन्छ ठेस लाग्दाखेरि उठ्नका लागि अनि बामे सर्नका लागि सहारा दिन्छ एउटा औँलो समाएर डोर्याउँछ हिँडाउँछ दौडिन नसक्ने मान्छेलाई बिस्तारै बामे सराउँदै हिँडाउँदै दौडाउँदै अगाडि बढाउँछ तर यो सबै दिइरहन्छ भनिरहँदाखेरि पनि के चाहिँ दिँदैन जस्तो लाग्छ त प्रेमले आज म तपाईँसँग यही कुरा बुझ्न खोजिरहेको छु तपाईँको यही प्रश्न मेरो प्रश्नमा तपाईँको यही जवाफ मलाई चाहिएको छ यो जवाफ म अर्को एकजना साथीसँग सोध्छु हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म चितवनदेखि दाजु चितवनबाट को बोल्नुभयो हजुर साउन्ड सानो आइरहेछ दाजु ए अँ चितवनबाट को बोल्नु भयो भन्नुहोस् त चितवन राजु आचार्य ए राजुजी चितवनबाट अनि राजुजी प्रेमले के दिँदैन के दिँदैन प्रेमले हेलो हजुर सुन्नु भएको छ अहिले मधुर के भयो होला खोइ हामीले त गर्न सक्नेसम्म गर्यौं प्रेमले के दिँदैन जस्तो लागेको छ तपाईँलाई ल धन्यवाद चितवनबाट राजुजी आउनु भएको थियो केही प्राविधिक समस्या सायद तपाईँकोमै रह्यो त्यसैले हामीले आवाज नै मिसाउन पाएनौ त्यसैले अर्का मित्रको पर्खाइमा म यता हेरेर राखेको छु। प्रेमले के दिँदैन? मैले केही कुराहरू तपाईँलाई अगाडि भने, यस्तै क्रम केही समय बितेपछि विस्तार विस्तार सम्हालिन सिक्छ मान्छे। जब शराबी पनि हुन्छ केही समयपछि सम्हालिन सिक्छ। सधैँ आँखा वरिपरि नाचिरहने त्यही तस्विर जतन साथ मनभित्र कैद गरेर एकल काटे जिन्दगी बाँच्न आनन्द मान्छ ऊ। यति बेला बल्ल उसलाई फुर्सद हुन्छ हिजोको प्रेमको समीक्षा गर्ने। कहिले त्यो प्रेम अपरिपक्व थियो भन्ने निष्कर्षमा पुग्छ, अनि कहिले त्यो एकतर्फी थियो, उसको त आकर्षण मात्रै हो मेरो मात्रै प्रेम भन्ने निचोडमा अड्किन्छ, अनि कहिले ऊ मेरो लागि उपयुक्त नै थिएन भन्दै मन बुझाउँछ। परिणाम अब चाहिँ प्रेमी भन्दा अलि माथि उठेर प्रेम विश्लेषक भई ठोपल्छ ऊ। प्रेम विषयको ज्ञाता नै आफै भए जसरी व्याख्या विश्लेषण गर्न थाल्छ। प्रेमका सूक्ष्म सूक्ष्म कुराहरूलाई पनि खोतल्न थाल्छ। हो, त्यति नै बेला मान्छेहरू उसलाई दार्शनिक भन्ने गर्छन्, प्रेम दार्शनिक। त्यसैले अन्तमा म फेरि भन्दैछु, प्रेमले मान्छेलाई विशुद्ध मान्छे भएर बाँच्न दिँदैन। मान्छे कसैलाई पाउने प्रयत्नमा रहँदा कलाकार हुन्छ, प्रेममा परेपछि कवि हुन्छ, सम्बन्ध टुट्न खोज्दा अपराधी हुन्छ, टुटिसकेपछि शराबी हुन्छ, अनि जीवनभर चाहिँ दार्शनिक हुन्छ। रेडियो कार्यक्रम बहकिने मन तपाईँ यतिखेर सुनिरहनु भएको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनद्वारा प्रसारण भएको रेडियो कार्यक्रम रेडियो जागरण बुटवलको उत्पादन हो र तपाईँ देशभरिका 40 रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। अनलाइनमा सुन्न मिल्ने रेडियोहरूका अनलाइनबाट पनि तपाईँ सुनिरहनु भएको छ। यसै गरी सीआईएनको अनलाइन www.cin.org.np बाट पनि सुनिरहनु भएको छ। कोही अर्का मित्र फोन सम्पर्कमा हुनुहुन्छ, सम्भवतः उहाँसँग हामी अन्तिम कुराकानी गर्छौं होला, समयको अलि अन्तमा छौं। हजुर नमस्कार। नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सलेना पाँच बैतडीदेखि प्रकाश मैतला। प्रकाशजी सन्चै हुनुहुन्छ? हजुर। कुन रेडियो सुन्दै हुनुहुन्छ अहिले? अहिले स्वागत एफएम। स्वागत एफएम। प्रेमले के दिँदैन प्रकाशजी? प्रेमले सम्पूर्ण चिज दिन्छ, प्रेममा त्याग मात्रै हुन्छ। त्यसले नदिने कुरा चाहिँ केही पनि छैन है? नदिने कुरा केही पनि छैन। ल सुरु गर्नुहोस् तपाईँको पनि मुक्त। वर्षौँदेखि तिम्रै मात्र इन्तजारमा पर्खेको छु, वर्षौँदेखि तिम्रै मात्र इन्तजारमा पर्खेको छु, एकांकी यो मेरो आफ्नै संसारमा पर्खेको छु, तिम्रै मात्र प्रतीक्षामा रुकेको छ श्वास मेरो, तिम्रै मात्र प्रतीक्षामा रुकेको छ श्वास मेरो, जीवन र मृत्युको म संघारमा पर्खेको छु, एकांकी यो मेरो आफ्नै संसारमा पर्खेको छु। होइन, किन रुनु भयो तपाईँ? होइन, किन रुनु भयो तपाईँ? होइन, म तपाईँलाई जवाफ दिइरहेछु, मुक्तक नै यस्तो थियो। होइन, किन रुनु भयो तपाईँ? ख्याल ख्यालमै पनि यति गम्भीर हुनुभयो तपाईँ? होइन, किन रुनु भयो तपाईँ? ख्याल ख्यालमै पनि यति गम्भीर हुनुभयो तपाईँ? कहिले काहीँ गम्भीरता नसुहाउन पनि सक्छ, कहिले काहीँ गम्भीरता नसुहाउन पनि सक्छ, यस्तो लाग्यो आफ्नै विगतमा हराउनु भयो तपाईँ? होइन, किन रुनु भयो तपाईँ? ख्याल ख्यालमै पनि यति गम्भीर हुनुभयो तपाईँ? हस् नमस्कार, छुटिन्छ। प्रकाश पैतरीबाट फोन सम्पर्कमा आउनुभएको थियो। झन्डै म त किन रुन थाल्नुभयो जस्तो नै लागिरहेको थियो। कहिलेकाहीँ शब्दहरूले मान्छेलाई भावुक बनाइदिन्छन् होला, शब्दहरू व्यवहारगत रूपमा त्यसलाई मनन गर्दै हुँदाखेरि कहिलेकाहीँ मान्छे विगतमा पुग्छ होला। शब्दका ती अक्षरहरूले मान्छेलाई विगतमा पुर्याउन सके भने पनि शब्दहरू शक्तिशाली हुन्छन् भनेर हामी बुझ्छौं। कार्यक्रम हो बहकिने मन, कार्यक्रमको अब अन्ततिर आइसकेका छौं। अब चाहिँ मैले साताको मुक्तक लिनुपर्ने बेला भएको छ। धेरै साथीहरूले मुक्तक पठाउनु भएको छ। यो साता पनि 54 मुक्तक मैले प्राप्त गरेको थिएँ, तर एउटा मुक्तक मात्र म कार्यक्रममा वाचन गर्छु। धेरै धेरै साथीहरूले मलाई धेरै सुझाव दिनुभएको छ। कति साथीहरूले हामीले एउटा मुक्तक चाहिँ उत्कृष्ट होला भन्दछौं, तर तपाईँले अर्कै मुक्तक उत्कृष्ट बनाउनुहुन्छ, अलिक खल्लो लाग्छ पनि भन्नुभएको छ। सायद मान्छेका दृष्टिहरू एक तमासका हुँदैनन् होला, मैले हेर्ने नजर र तपाईँले हेर्ने नजरमा एकरूपता नहुँदा यी क्रियाकलापहरू यस्ता परिणामहरू निस्कन्छन् होला, त्यसैले सम्भवतः एउटै नजर बनाउने प्रयत्नमा हामी रहौं यो कामना। सबै सबैलाई धन्यवाद र सलीम अन्सारी आर्जेलाई बधाई छ। साताको मुक्तकमा म तपाईँको मुक्तक पढ्दैछु। जिन्दगी नै तपसिल भो तिमी नहुँदा, आखिर जिउनै मुस्किल भो तिमी नहुँदा, जिन्दगी नै तपसिल भो तिमी नहुँदा, आखिर जिउनै मुस्किल भो तिमी नहुँदा, याद रित्तो साथ रित्तो बनाएर कहाँ गयो, याद रित्तो साथ रित्तो बनाएर कहाँ गयो, यात्रा मेरो शिथिल भो तिमी नहुँदा, जिन्दगी नै तपसिल भो तिमी नहुँदा, आखिर जिउनै मुस्किल भो तिमी नहुँदा। सलीम अन्सारी आरजीले पठाउनु भएको यो मुक्तक यो सातामा साताको मुक्तकमा पर्न सफल भयो। बधाई छ एकपटक फेरि तपाईँलाई र सबै सबै साथीहरूलाई धन्यवाद जसले कार्यक्रममा सम्झिएर मुक्तक प्रेषित गरिदिनु भयो। आगामी दिनहरूमा पनि यस्तै तपाईँको साथको अपेक्षा। तपाईँले रेडियो कार्यक्रम बहकिने मन सम्भवतः भोलि हामी नेटमा पनि राख्नेछौँ र तपाईँले मोहन बिहानी सरलाईका मित्र हुनुहुन्छ उहाँको ब्लग www.mohanbihani.blogspot.com पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यसै गरी रामशरण श्रेष्ठको ब्लग www.chisapaninepal.blogspot.com मा पनि तपाईँले पाउन सक्नुहुन्छ। यसै गरी भोलि बहकिने मनको www.facebook.com/बहकिनेमनमा पनि हामीले लिंक राखिदिनेछौँ र तपाईँले त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। र खुशीको कुरा, यो हाम्रो पेज लाइक गरेर यो हाम्रो परिवारमा सामेल हुने साथीहरूको संख्या 2000 त्यसै गरी 38 पुगेको छ। 2038 जना साथीहरूले यो पेज लाइक गरिसक्नु भएको छ। निकै खुशी लागेको छ। सबै सबैलाई धन्यवाद। र तपाईँले कार्यक्रमको बारेमा केही सल्लाह सुझाव दिन चाहनुभयो भने पनि www.facebook.com/बहकिनेमनमा तपाईँले केही लेख्न सक्नुहुन्छ। यसै गरी एउटा bahakinemon@gmail.com मा पनि तपाईँले पठाउन सक्नुहुन्छ। YAUTA एउटा BASKINEMAN एउटा bahakinemon@gmail.com। र तपाईँलाई आज अर्को एउटा नयाँ कुरा भन्छु म कि धेरै साथीहरूले फेसबुकको पहुँचमा नहुने हामीले चाहिँ के गर्ने त भन्नुभएको छ। मैले झन्डै यतातिर ध्यान दिन भुलेको रहेछु। तपाईँले मलाई झस्काइदिनु भयो। कार्यक्रम बहकिनेमन सामुदायिक सूचना नेटवर्क CIN पोस्ट बक्स नम्बर 19324 पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपालमा तपाईँले हामीलाई पठाउनुहोला। तपाईँका सल्लाह सुझाव मुक्तकहरू पनि पठाउनुहोला र साताको मुक्तकमा म ती मुक्तकहरूलाई पनि समावेश गर्नेछु। कार्यक्रम बहकिनेमन सामुदायिक सूचना नेटवर्क CIN पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपाल। अब चाहिँ छुट्टिनुपर्छ। प्रेमले के दिँदैन मैले तपाईँलाई यो सोधेँ, महावीरले के राख्छ जवाफ भनेर तपाईँ पनि ती पर्खाइमा हुनुहुन्छ होला। सबै सबैलाई धन्यवाद जसले आज पहिलोपटक कार्यक्रम सुन्नुभयो, जसले निरन्तर रूपमा सुन्दै आइरहनु भएको छ, र तपाईँलाई विशेष धन्यवाद जसले यो कार्यक्रम सुन्न कम्तीमा पनि एकजना साथीलाई सिफारिस गर्नुभएको छ, र रेडियोमा बसेर प्रविधिमा एकिन्जेल मलाई साथ दिने सबै 40 रेडियोका प्राविधिक साथीहरूलाई धन्यवाद। एकराज भण्डारीजीलाई आभार प्रकट गर्दै अर्को हप्तासम्मको लागि महावीर विश्वकर्मा पनि बहकिने मनमा प्रेमले के दिँदैन यो शीर्षकको जवाफ राख्दै छुट्टिन्छु। प्रेमको आशमा मान्छे जुटिरहेको हुन्छ, प्रेमको आशमा मान्छे जुटिरहेको हुन्छ, तैपनि किन साथ छुटिरहेको हुन्छ। प्रेमको आशमा मान्छे जुटिरहेको हुन्छ, तैपनि किन साथ छुटिरहेको हुन्छ। मान्छे मात्रै भएर बाँच्न दिँदैन कहिले, सबै दिए झैं गरी लुटिरहेको हुन्छ, सबै दिए झैं गरी लुटिरहेको हुन्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। मुटु जली रहे छा, यो मन गली रहे छा, तिम्रो याद आई दिदा आँसु त्यसे बगे छा, आँसु त्यसे बगे छा, मुटु जली रहे छा। मिलन का हरेक पल हरु मुटु भित्र कहीं बसे था, मिलन का हरेक पल हरु मुटु भित्र कहीं बसे था, विपनामय सपना देखने बानी मनाई परे छा, बानी मनाई परे छा।